مجددین اور شمس الدین کی ماں عبیدہ، ان کی پھوپی زہران، پھوپیزاد بہن اور ختلق کی منصوبہ عبیرہ اکٹھی بیٹھی گفتگو کر رہی تھیں کہ گھر میں شمس الدین اور ختلق دونوں داخل ہوئے، اسی نشستگاہ میں داخل ہوئے جس میں وہ تینوں بیٹھی باتیں کر رہی تھیں۔ تینوں نے دیکھا شمس الدین اور ختلق کچھ اداس اور پریشان تھے۔ دونوں آگے بڑھ کر نشستوں پر بیٹھ گئے۔ کچھ سوچا، پھر اپنی ماں کو مخاطب کرتے ہوئے شمس الدین کہنے لگا، ماں، تھوڑی دیر تک لشکر یہاں سے کوچ کرے گا، بھائی کے ساتھ ہم بھی یہاں سے روانہ ہوں گے۔ ماں، ہم دونوں بھائیوں کی آپ سے ایک گزارش ہے، یا یوں جانیں ایک ایسا کام ہے جو آپ کے سوا کوئی نہیں کر سکتا۔ ہم دونوں بھائیوں کے رشتے طے ہو چکے ہیں۔ مجددین ہمارا بڑا بھائی ہے۔ پہلے بھی میں نے آپ سے ذکر کیا تھا کہ مرسینہ نام کی لڑکی بھائی کو پسند کرتی ہے۔ وہ اور اس کی چھوٹی بہن مشل ایسی خوبصورت ہیں کہ دونوں ایک سے بڑھ کر ایک ہیں۔ میں چاہتا ہوں ماں کہ بھائی کی اگر شادی نہیں تو کم از کم ان دونوں کی نسبت ہی طے ہو جائے۔ آپ جانتی ہیں کہ جب تک بھائی کی شادی نہیں ہوگی، میں نے اور ختلق نے بھی تہیا کر رکھا ہے کہ ہم شادی نہیں کریں گے۔ ہم بھائی سے پہلے اس لیے گھر آئے ہیں کہ اس موضوع پر ان کی آمد سے پہلے آپ سے بات کریں۔ صرف آپ ہی انہیں شادی پر آمادہ کر سکتی ہیں۔ ہمارے پیچھے پیچھے وہ بھی آ رہے ہیں۔ میں چاہتا ہوں کہ روانگی سے قبل آپ اس موضوع پر ان سے بات کریں اور انہیں شادی پر آمادہ کریں۔ ماں، وہ لڑکی بڑی خوبصورت، بڑی اچھی اور بڑی خدمت گزار ہے۔ پھر یہ کہ بھائی کو بھی پسند کرتی ہے، بھائی سے محبت بھی کرتی ہے، اور ہمیں کیا چاہیے؟ جب تک شمس الدین بولتا رہا، زہران، عبیرہ اور ختلق تینوں بڑے غور سے عبیدہ کی طرف دیکھتے رہے۔ جب شمس الدین خاموش ہوا تب عبیدہ بول پڑی، پہلے یہ بتاؤ کہ لشکر کس سمت کا رخ کر رہا ہے، کیوں کر رہا ہے، کیا کوئی نیا خطرہ اٹھا ہے؟ اس بار شمس الدین کے بجائے ختلق عبیدہ کو مخاطب کرتے ہوئے کہہ رہا تھا، ہاں ماں، انطاکیہ کے بادشاہ ریمن نے پھر سے پر نکالنے شروع کر دیے ہیں۔ گو جرمنی اور فرانس کے بادشاہ ہزیمت اٹھا کر واپس جا چکے ہیں، لیکن اب پھر یورپ سے صلیبی سرماؤں کی آمد کا سلسلہ شروع ہو گیا ہے۔ ہر روز سینکڑوں صلیبی ان علاقوں کا رخ کر رہے ہیں۔ ان میں سے کچھ انطاکیہ کے بادشاہ ریمن کے پاس جمع ہو رہے ہیں، اور کچھ یروشلم کے نصرانی بادشاہ بالوین کے پاس جوخ در جوخ جمع ہونا شروع ہو چکے ہیں۔ زیادہ صلیبی انطاکیہ میں ریمن کے پاس جمع ہوئے ہیں۔ اس نے دیکھا کہ اس کے لشکر کی تعداد سلطان نور الدین کے لشکر سے بھی زیادہ ہو گئی ہے، تب اس نے ہمارے علاقوں میں چھیڑ چھاڑ کرنی شروع کر دی ہے۔ ہمارے وقائع نگار نے اطلاع کر دی ہے کہ ریمنڈ ایک بہت بڑے لشکر کے ساتھ ہماری سرحدوں پر آیا ہے اور ہمارے علاقوں میں شبخون مارنے کا سلسلہ شروع کر دیا ہے۔ دراصل وہ ہمارے ساتھ جنگ کرنے پر آمدہ ہے۔ اسی کی سرکوبی کے لیے لشکر تھوڑی دیر کے بعد یہاں سے کوچ کرے گا۔ میں چاہتا ہوں کہ کوچ کرنے سے قبل کم از کم آپ اس موضوع پر بھائی سے بات تو کریں۔ ختلق کی اس گفتگو کا جواب عبیدہ دے نہیں چاہتی تھی کہ عبیرہ نے مجددین کو آتے سہن میں دیکھ لیا تھا، لہذا سرگوشی کی سے انداز میں کہنے لگی، بھائی آ رہے ہیں۔ سب خاموش ہو گئے۔ پھر ایک دم بات کا رخ بدلتے ہوئے بلند آواز میں عبیرہ بول پڑی، اس نے شمس کو مخاطب کیا تھا، شمس الدین میرے بھائی، روانگی سے قبل کسی چیز کی ضرورت ہو تو بتا دیں، میں تیار کر دوں۔ اتنی دیر تک مجددین بھی نشستگاہ کے اس دروازے تک پہنچ گیا تھا، لہذا اپنی جگہ سے اٹھتے ہوئے عبیرہ کہنے لگی، اچھا ہوا بھائی بھی آ گئے ہیں، یہ خود ہی بتا دیں گے کیا کیا چیز اپنے ساتھ لے جانا چاہتے ہیں۔ اندر داخل ہوتے ہوئے مجددین آگے بڑھ کر اپنی ماں کے پہلو میں بیٹھ گیا اور عبیرہ کو مخاطب کر کے کہنے لگا، عبیرہ میری بہن، کسی چیز کی ضرورت نہیں ہے۔ ابھی میرے آنے سے پہلے ان دونوں بھائیوں نے بتا دیا ہوگا کہ لشکر تھوڑی دیر تک یہاں سے روانہ ہوگا۔ میں آپ سے ملنے کے لیے آیا ہوں، بس تھوڑی دیر تک یہاں سے رخصت ہوں گا۔ اسی بنا پر میں اپنے گھوڑے کو ساتھ نہیں لایا، گھوڑا لشکرگاہ میں ہی چھوڑ آیا ہوں، دونوں بھائیوں کے گھوڑے بھی وہی ہیں۔ ماں، حسب سابق جس طرح تم مجھے اجازت دیا کرتی تھی، مجھے اجازت دو کہ میں رخصت ہوں۔ ماں، میرے حق میں دعا بھی کرنا، اس لیے کہ ماں، جب تم دعائیں دیتے ہوئے مجھے رخصت کرتی ہو تو جہاں جنگ میں میری تلوار اپنا کام کرتی ہے، وہاں ماں، تمہاری دعائیں بھی میرے کام آتی ہیں۔ مجھے خوشی خوشی رخصت کرو۔ عبیدہ بڑی سنجیدگی سے مجددین کی طرف دیکھ رہی تھی۔ جب وہ خاموش ہوا تب بڑی سنجیدگی سے عبیدہ نے اسے مخاطب کیا، مجددین میرے بیٹے، میں نے آج تک تم سے کچھ نہیں مانگا، اس لیے کہ عبیدہ کو خاموش ہو جانا پڑا، اس لیے کہ بیچ میں مجددین بڑی ارادت مندی کا اظہار کرتے ہوئے بول پڑا، ماں تم مانگو کیا مانتی ہو ماں، قسم مجھے پیدا کرنے والے کی، تم جان بھی مانگو تو میں اپنی جان دشت میں سجا کر تمہارے سامنے پیش کر دوں۔ عبیدہ نے تڑپ کر اپنے ہاتھ مجددین کے منہ پر رکھ دیا، کہنے لگی بیٹے ایسی بری باتیں نہیں کرتے بچے، میں تیری بہتری چاہتی ہوں، میری خواہش ہے اس گھر میں تیرے بچے کھیلیں، پھول کی طرح کھیلیں، شور کریں، اور میں ان کے درمیان بیٹھ کر اپنے مستقبل کی درخشندی دیکھ سکوں۔ مجددین سنجیدہ ہو گیا، کچھ سوچا پھر اپنے ہونٹوں پر زبان پھیرتے ہوئے کہنے لگا ماں اگر یہ بات ہے تو شمس الدین اور خطلق کی شادی کر دیتے ہیں، پھر دیکھیں صحن میں بچے کھیلیں گے اور آپ بھی خوش ہوں گی، اس کے بچوں کو دیکھ کر میں بھی خوش ہوتا رہوں گا۔ عبیدہ نے اس موقع پر تیز نگاہوں سے مجددین کو گھورا، اور تم؟ مجددین نے بڑے پیارے انداز میں اپنا سر عبیدہ کی گود میں رکھ دیا، اپنے دونوں ہاتھ اس کے دونوں گھٹنوں پر رکھے، پھر دھیمے سے لہجے میں کہنے لگا ماں میرے متعلق یہی فیصلہ کر لیں گے، مجھے قدرت نے صرف آپ کی خدمت کے لیے وقت کر دیا ہے۔ ہاں ماں جنگوں میں میں عالم اسلام کی خدمت اور بہتری کے لیے وقف ہوتا ہوں، اور جب میں گھر پر ہوتا ہوں تو تم میری ساری توانائیاں آپ کی بہتری بھلائی اور خدمت کے لیے وقف ہوتی ہیں، کیا اتنا ہی کافی نہیں ہے؟ عبیدہ نے پھر تیز نگاہوں سے مجددین کو گھورا اور کہنے لگی اگر تمہارا باپ بھی اپنی ماں کی گود میں سر رکھ کر یہی الفاظ کہہ دیتا تو پھر یاد رکھنا اس کی نسل کیسے بڑھتی، تم لوگ کہاں سے آتے؟ مجددین سیدھا ہو کر بیٹھ گیا، بڑی عاجزی کا اظہار کرتے ہوئے کہنے لگا ماں ہماری نسل کون سی ختم ہو رہی ہے، شمس الدین اور خطلق کی شادی ہو جائے گی تو نسل بڑھنے کا سلسلہ جاری رہے گا، اور ماں مجھے ان راستوں پر نہ گھسیٹو تو اچھا ہے، تمہاری بڑی مہربانی، ایک بار ایک لڑکی سے تم نے میری نسبت بھی طے کر دی، شادی کا بھی ارادہ کر لیا، اب بدقسمتی سے میرے نصیب میں نہ تھی تو اس میں تمہارا کیا قصور، بس یوں جانو میرے سلسلے میں تم اپنا فرض ادا کر چکی ہو، اب شمس الدین اور خطلق کا فرض ادا کرنا باقی ہے، پہلے ان دونوں کا معاملہ اپنی تکمیل کو پہنچے۔ عبیدہ کے چہرے پر ناپسندیدگی کے آثار نمودار ہوئے تھے، کچھ سوچا پھر کہنے لگی مجددین تم میرے بڑے بیٹے ہو، سب سے زیادہ مجھے عزیز بھی ہو، میں اس بات کو بھی تسلیم کرتی ہوں کہ شمس الدین اور خطلق کی جو عزت اور جو وقار ہے وہ بھی تمہاری ہی جدوجہد کا مرہون منت ہے، مگر بیٹی ایک بات یاد رکھنا میں جس قدر تم سے زیادہ محبت کرتی ہوں اس سے کہیں زیادہ تمہارے معاملے میں انتہا پسند بھی ہو جاؤں گی، سب لوگ اس بات کو تسلیم کرتے ہیں کہ شمس الدین اور خطلق کی نسبت میں تمہیں زیادہ چاہتی ہوں، ایسا تمہاری اپنی شخصیت کی وجہ سے ہے، تمہارے اپنے کردار کے باعث ہے، اب میں محبت اور پیار سے کام لے رہی ہوں، اگر تم اپنی ضد پر اڑے رہے تو یاد رکھنا میں بھی اپنی انتہا پر اتر آؤں گی، اور اس وقت تک کھانا پینا ترک کر دوں گی جب تک تم شادی کے لیے ہاں نہیں کر دیتے۔ مجددین نے تڑپ کر اپنا ہاتھ عبیدہ کے منہ پر رکھ دیا، پھر اپنا سر اس کی گود سے ٹکاتے ہوئے کہنے لگا اتنا بڑا فیصلہ نہ کرنا، جس روز تم نے یہ فیصلہ کر لیا اس روز ماں یہ بات سمجھ لینا کہ وہ دن مجددین کی زندگی کا آخری دن ہوگا، ماں میں اپنے آپ کو دشواریوں میں دیکھ سکتا ہوں لیکن میں کسی صورت برداشت نہیں کروں گا کہ میری ماں بھوکی پیاسی تڑپتی رہی، نہیں ہرگز نہیں، ماں کو بھوکا پیاسا نہیں دیکھ سکتے تو پھر ماں کی بات ماننا ہوگی، تحکمانہ سے انداز میں عبیدہ نے کہا۔ اس پر گھورنے کے سے انداز میں مجددین نے شمس الدین اور خطلق کی طرف دیکھا اور پھر کہنے لگا لگتا ہے یہ دونوں کسی خاص مقصد کے تحت مجھ سے پہلے گھر داخل ہوئے ہیں، ورنہ پہلے یہ ہمیشہ میرے ساتھ ہی گھر میں آیا کرتے تھے، اور میری آمد سے پہلے پہلے ان دونوں نے مل کر اس موضوع پر آپ سے بات ضرور کی ہوگی، ان کے چہرے بھی بتاتے ہیں کہ کچھ انہوں نے کیا ہے، اس لیے کہ دیکھتا ہوں کہ یہ مجھ سے کچھ نظریں چرا بھی رہے ہیں، ماں میں اس بات کو تو تسلیم کرتا ہوں کہ تم سب لوگ میری بہتری اور بھلائی کے لیے یہ سب کچھ کر رہے ہو، مگر دیکھو ماں، عبیدہ نے اسے ڈانٹ دیا دیکھو دیکھو کچھ نہیں، بس میں آخری فیصلہ کرنا چاہتی ہوں۔ مجددین نے پھر پیار بھرے انداز میں اپنا سر عبیدہ کے کندھے پر رکھ دیا، پھر کہنے لگا اچھا ماں ابھی تو میں لشکر کے ساتھ رخصت ہو رہا ہوں، مجھے دعائیں تو دو نا، ناراضگی کا اظہار نہ کرو، میں تمہارے ساتھ وعدہ کرتا ہوں کہ جنگ سے لوٹنے کے بعد اس موضوع پر بات کریں گے، اور عبیدہ نے پھر سختی سے اس کی بات کاٹ دی، और क्या? मुजद्दीदीन मुस्कुराया और हंसकर कहने लगा, और जैसा आप कहेंगी ऐसा कर लेंगे। मुजद्दीदीन के इन अल्फाज से सबके चेहरे खिल उठे थे और मुस्कुरा रहे थे। फिर अचानक उबैदा ने अपने दोनों बाजू फैला दिए। मुजद्दीदीन भी शायद समझ गया था, अपनी माँ के गले लग गया। उबैदा ने उसका सर उसकी पेशानी चूमी, फिर अपने दोनों हाथों में उसका चेहरा ले लिया। और जब वो मुजद्दीदीन से कुछ कहने लगी थी तो मुजद्दीदीन ने देखा उसकी माँ की आंखों से आंसू की झड़ी लग गई थी। मुजद्दीदीन तड़प कर अलहदा हो गया और पूछा, तुम रो रही हो माँ? इस मौके पर उबैदा सिसक पड़ी थी। उसकी यह हालत जहरान और अबीरा बर्दाश्त न कर सकी। सबसे पहले भागती हुई अबीरा उठी, उबैदा को अपने साथ लिपटा दिया। इतनी देर तक जहरान भी पहुंच गई। उसने भी उबैदा का सर अपने कंधे पर रखा और फिर अजीब सा समा बंध गया था। जहरान रोने लगी थी। अबीरा उबैदा के शाने पर सर रखकर सिसकियां और हिचकियां दे रही थी। शमसुद्दीन और खतलक उदास गुमसुम बैठी थी। इस मौके पर मुजद्दीदीन अपनी जगह से उठा। उसकी अपनी आंखें भी नम हो चुकी थीं। बड़े प्यार से उसने जहरान और अबीरा को अलहदा किया, फिर अपनी माँ के सामने फर्श पर बैठ गया। अपने दोनों हाथ उसके सामने जोड़ दिए और कहने लगा, माँ तुम रोई हो, इसका मतलब है तुमने मेरे किसी फेल को नापसंद किया है। माँ मैं बड़ा बदनसीब शख्स हूँ जिसकी वजह से मेरी माँ रोई, मुझसे गलती हो गई हो तो मुआफ कर दो। फिर उसके साथ ही मुजद्दीदीन ने अपना सर अपनी माँ की गोद में रख दिया और अपने जुड़े हुए हाथ उसके चेहरे के करीब ले गया। फिर वो खुद भी सिसक पड़ा, मैंने अपने रवैये से तुम्हें रुला दिया। उबैदा ने मुस्कुराते हुए उसके दोनों जुड़े हुए हाथ अलहदा किए, उसका सर ऊपर करते हुए उसकी पेशानी पर बोसा दिया, फिर कहने लगी, बेटे ये जहरान और अबीरा ख्वामख्वाह जज्बाती हो गई। कसम खुदा पाक की कि मेरे ये आंसू खुशी के आंसू थे कि तुम कम से कम मेरी बात मानने के लिए तो तैयार हो गई। हाँ बेटे, पहले ये बताओ कि मरसीना नाम की वो लड़की कैसी है जिसकी तुमने मदद की थी। मुजद्दीदीन मुस्कुराते हुए उठा और अपनी नशिस्त पर बैठ गया। फिर अपनी माँ की तरफ देखते हुए कहने लगा, बहुत अच्छी लड़की है। उबैदा मुस्कुराई और कहने लगी, अगर बहुत अच्छी है तो फिर मैं उसे तुमसे ब्याहने का इरादा कर चुकी हूँ। देख बेटे, अच्छी लड़की खुदावंद कुदूस की रहमत होती है। अब मेरा आखिरी फैसला यह है कि पहले तुम्हारी शादी होगी, उसके बाद मरसीना अपने हाथों से शमसुद्दीन और खतलक की शादी का एहतमाम करेगी। बेटे ये मेरा आखिरी फैसला है और इसमें कोई तब्दीली नहीं चाहूंगी। मुजद्दीदीन उठ खड़ा हुआ और कहने लगा, माँ जो मर्जी है करती रहो, मैं तुम्हारे इरादों में हायल नहीं होऊंगा, बल्कि तुम जो कुछ करोगी उसकी हाँ में हाँ मिलाता रहूंगा। अब उठो और हज़्ब साबिक हम तीनों भाइयों को रुख्सत करो। मुजद्दीदीन के इस फैसले से सारे खुश हो गए थे। फिर अबीरा भागती हुई बाहर निकल गई थी। थोड़ी देर बाद वो लौटी, उसके हाथ में कुरान मुकद्दस था जो उसने उबैदा को थमा दिया। वो हज़्ब साबिक नशीजगाह से निकली, सब उसके साथ थी। फिर उबैदा सदर दरवाजे के सामने कुरान मुकद्दस ऊंचा करके खड़ी हो गई। बारी बारी मुजद्दीदीन शमसुद्दीन और खतलक उसके नीचे से गुजरे। तीनों को सबने अलविदा कहा, फिर वो तीनों वहां से रुखसत हो गई थी। थोड़ी देर बाद सुल्तान नूरुद्दीन जंगी के लश्कर ने हलब से कूच किया था। अंताकिया का नसरानी बादशाह रेमंड मुसलमानों के इलाकों के अंदर यलगार कर चुका था। सुल्तान नूरुद्दीन जंगी बड़ी बर्क रफ्तारी के साथ अपने लश्कर के साथ उसकी तरफ बढ़ा। एक मुकाम पर दोनों लश्कर एक दूसरे के आमने सामने आए। जंग की इब्तिदा करने के लिए अंताकिया के बादशाह रेमंड ने अपने लश्कर की सफें दुरुस्त करना शुरू कर दी थी। दूसरी तरफ सुल्तान नूरुद्दीन जंगी ने भी शेरकोह और मुजद्दीदीन के साथ अपने लश्कर की तरतीब दुरुस्त करना शुरू कर दी। लश्कर के वस्त हिस्से यानी कल्ब में सुल्तान नूरुद्दीन जंगी खुद रहा। अपने साथ उसने फखरुद्दीन मसूद और उसामा बिन मुर्शद को रखा था। दाएं पहलू पर असदुद्दीन शेरकोह मैमना की कमांडरी कर रहा था। नजमुद्दीन उसके नायब के तौर पर रखा गया था। मयसरा यानी लश्कर के बाएं हिस्से का कमांडर मुजद्दीदीन था। हज़्ब साबिक शमसुद्दीन और खतलक दोनों उसके मातहत काम कर रहे थे। जब लश्कर की तरतीब दुरुस्त हो चुकी और हर कमांडर अपने लश्कर के सामने चला गया, तब सुल्तान ने अपने सामने एक निगाह दुश्मन की लश्कर पर डाली जो अपनी तरतीब दुरुस्त कर रहा था। फिर लम्हा भर के लिए सुल्तान ने मैदान जंग पर निगाह दौड़ाई। उसके अंदर घोड़े दौड़ने के बाइस मैदान जंग की हालत ऐसी हो रही थी जैसे धुंध में लिपटी सरमा की भीगी धूप आसमान पर बूंद बूंद पानी को तरसते बादल इधर उधर तैर रहे हैं। जमीन की खुशलिबासी और रंग रानाई उड़ती धूल के मानिंद मान पड़ गई थी। फजाओं में खनकती सदाएं किसी खूनालूदगी की खबर दे रही थी। थोड़ी देर तक मैदान जंग का जायजा लेने के बाद सुल्तान नूरुद्दीन जंगी का सर अपने घोड़े की जीन के हाने पर झुक गया। फिर वो बड़ी आजजी और इंकिसारी में दुआ मांग रहा था, ऐ अल्लाह, ऐ मालिक मेहरबान, इस उदास दुनिया के आबो गुलमी, ये चांद तारे, ये कहकशां, ये जोहराव मिश्तरी, ये सहराओं में खाक छानते परिंदे, ये जमीन, ये आसमान, ये महताब की मलगजी चांदनी, सितारों की आबनूसी रोशनी, ये पत्तों को लोरियां देती शबनम और खामोशी की रिदा में रंग बिखेरती खुशबू, मेरे अल्लाह, सब तेरी ही हम्द, तेरी ही तौसीफ करते हैं। मेरे अल्लाह, मैं भी तेरा एक आजिज और मुनकसिरुल मिजाज बंदा हूँ। जरूरत के हर लम्हे तुझसे ही मदद मांगने और तेरी ही बंदगी और इबादत, तेरी ही सिफत व हम्द करने वाला हूँ। मेरे अल्लाह, तू चाहे तो निगहते गुल को शमशीर बना दे, जबर की दास्तानों को कफन की धज्जियों में तब्दील कर दे। मेरे अल्लाह, तू चाहे तो बुलबुल की गमजदा आंख, सिसकियां लेती फाख्ता, दरीदा बदन कलियों, शजर शजर दहकते बदन और बेवाओं की सीना चाक करती होक को तारों के अफसानों, सितारों के तरानों और खुशकुन नजारों के खजानों में तब्दील कर दे। मेरे अल्लाह, वक्त की मंजधार और तारीख की रफ्तार में अगर तू चाहे तो मकान को लामकान कर दे, सितारों को कहकशां, जर्रे को सहरा कर दे, कतरे को समंदर, सितारों को कहकशां कर दे, जर्रे को सहरा कर दे, कतरे को समंदर कर दे और शब के अंधेरों को दिन के उजालों में तब्दील कर दे। मेरे अल्लाह, इस पैमाने मशीयत में किसी ने तुझे नमरूद में, किसी ने तूर की सरबुलंदियों पर, किसी ने सलीब से, किसी ने तुझे गारे हिरा में पुकारा। मेरे अल्लाह, मैं आजीज़ो मुंकसिर तेरा बंदा नूरुद्दीन तुझे अपनी मिल्लत, अपनी कौम की फलाह और खैरों नेकी की फरोख के लिए इस रज़्मगाह में अपनी फतेहमंदी, अपनी कामयाबी के लिए पुकारता हूँ। मेरे अल्लाह, मुझे दर्द गरीबी के लम्हों से निकालकर लम्हों के तूफान में तब्दील कर दे। ऐ मेरे अल्लाह, हमारे मुकाबले में सात समंदरों के इस पार से आने वाले तूफानों के मुकाबले मुझे आग का दरिया और तूफानों के अंधेरे लश्कर के सामने कुव्वतमंदी की चट्टान बना दे। ऐ मेरे अल्लाह, मैं तेरा एक आजीज बंदा हूँ, मुझ थके हारे जुगनों से अपनी बावकार तजल्दी का अमीन बना दे। मेरे अल्लाह, खून के छींटों से मुंह धोने वाले दुश्मन और मकारी की जहानत और नर्म दिली को कमजोरी और बकवास को इल्म समझने वाले इस अदद के सामने मेरे अल्लाह, मुझे और मेरे साथियों को उनके लिए समंदरों का अकीद रक्स और फतेहमंदी की बेदार चट्टान बना दे। मेरे अल्लाह, मैं तेरे मुकद्दस नाम के तुफैल तुझसे दुश्मन के खिलाफ कामयाबी और फतेहमंदी की इल्तिजा करता हूँ। उसके बाद सुल्तान ने अपना सर उठाया, वक्त की आंख ने देखा, इस लम्हे सुल्तान की आंखों में आंसू के चमकते सितारे थे। अपनी खुली आस्तीन से सुल्तान ने आंसू पोंछे कि अचानक उसके चेहरे पर सख्ती फैल गई। एक कहर भरी निगाह उसने दुश्मन के लश्कर पर डाली, फिर दाएं बाएं असदुद्दीन शेर को और मुजद्दीन इब्ने अलदाइया की तरफ देखते हुए उसने तलवार फजा में बुलंद की। शायद ये सुल्तान की तरफ से उन दोनों को इब्तिदा करने का इशारा था। उसके बाद एक तूफान उठ खड़ा हुआ। सुल्तान नूरुद्दीन जंगी ने तकबीर बुलंद की थी। उस तकबीर के जवाब में सारे सालारों और सारे लश्करियों ने मैदान जंग में कुछ इस तरह जोरदार अंदाज में तकबीरें बुलंद की कि तकबीरों की आवाजें एक खौफनाक बाजगश्त के साथ सहरा सहरा फैलती, तगयूर के रसदगाहों में दहकती सुलगती आतिश की तरह चारों तरफ फैल गई थी। उसके साथ ही सुल्तान नूरुद्दीन जंगी ने जंग की इब्तिदा कर दी। उसने अपने लश्कर को आगे बढ़ने की हिदायत की। फिर देखते ही देखते सबसे पहले अंताकिया के बादशाह रेमंड के लश्कर पर सुल्तान नूरुद्दीन जंगी अंधेरी रातों का गमगीन समा बांधकर फना के घाट उतारता, तूफानों, फितरत के जुलांगाहों में हर शय को तलपट कर देने वाली आंधियों की तरह मौत तक के मुंह पर तमांचे मार देने वाली बेपनाह सर्दी की संगदिली में बर्फ की तैरांगी की तरह हमला कर चुका था। सुल्तान के साथ ही साथ दुश्मन के पहलू पर आलम इस्लाम का रजले अजीम असदुद्दीन शेर को, सलेबियों पर दम्बखूद और बेआसरा और मंजिलों को मोहूम कर देने वाले बहरे हैबतनाक और सीने तक में दिल आशोबी और बेयकीनी की धुंध भर देने वाली गर्म सतीजाहकारी की तरह हमला अवर हो गया था। उसी वक्त मुस्लिम उम्मा का अजीम सपूत मुजद्दीन इब्ने अलदाइया रातों की जलन, दिलों की धड़कन, नगमों की तवा, निगाहों के खुमार, مہینوں کی تڑپ اور سالوں کی کسک تک میں شکستہ کر دینے والے بگولوں، ذلت کے گرداب بھر دینے والے چنگھاڑتی چیختی شمالی برفانی آندھیوں کی طرح ٹوٹ پڑا تھا۔ میدان جنگ کے اندر وقت کی نغمگی کے سیلاب اور جاگتے لمحوں کی انگڑائیاں سب خون آلود ہونا شروع ہو گئی تھیں۔ یورپ کے صلیبیوں کو چونکہ ابھی تک مسلمان مجاہدین سے لڑائی میں پالا نہ پڑا تھا اور وہ بڑی خوش فہمی میں مبتلا تھی، وہ تہیا کیے ہوئے تھے کہ ہر صورت میں مسلمانوں کو شکست دے کر اپنے سامنے بھاگنے پر مجبور کر دیں گے۔ لیکن جب مسلمان انہیں اپنے سامنے اس طرح ہانکنا شروع ہو گئی جس طرح زندگی کو بے بس کر کے موت ہانکتی ہے، تب انطاکیہ کے بادشاہ ریمنڈ کی حالت بڑی تیزی سے دل شکستگی کے غماز آوازوں، بے بسی میں جکڑتی تلخی اور مایوسی، بے منزل و بے راہ سنسان صحراؤں سے بھی بدتر ہونا شروع ہو گئی تھی۔ شاید اسد الدین شیرکوہ اور مجددین الدائیہ سلطان کے ساتھ پہلے سے طے شدہ عمل کے مطابق کارروائی کر رہی تھی۔ سلطان نے سامنے والے لشکر کو روک کر بری طرح اس کی تعداد کم کرنا شروع کر دی تھی اور دائیں بائیں سے اسد الدین شیرکوہ اور مجددین دشمن کو کاٹتے ہوئے ان کے وسطی حصے میں اندر داخل ہونا شروع ہو گئی تھی۔ انطاکیہ کا بادشاہ ریمنڈ اپنے لشکر کے وسط میں رہتے ہوئے صلیبیوں کو طرح طرح کے نعرے دیتے ہوئے جنگ پر ابھار رہا تھا۔ اس کے ارد گرد اس کی حفاظت کے لیے انگنت صلیبی سورما مستعد تھے۔ پھر ریمنڈ کی بدقسمتی کہ ایک طرف سے شیرکوہ اور دوسری طرف سے مجددین اس کے لشکر کے وسطی حصوں کو کاٹتے ہوئے اس کے قریب پہنچ گئے۔ پھر شیرکوہ نے مجددین کو للکارتے ہوئے ریمنڈ کے محافظ دستوں سے نمٹنے کے لیے کہا اور خود اس نے ترابلس کے ریمنڈ پر حملہ آور ہونے کا ارادہ ظاہر کر دیا تھا۔ جو ہی شیرکوہ نے اس انداز میں مجددین کو للکارا، وہ اپنے لشکریوں کے ساتھ آندھی اور طوفان اور خونی بگولوں کی طرح حرکت میں آیا۔ اس نے بڑی تیزی سے ریمنڈ کے محافظ دستوں کا خاتمہ کرتے ہوئے انہیں منتشر ہونے پر مجبور کر دیا۔ دوسری طرف شیرکوہ اچانک بند ٹوٹ جانے والے سیلاب کی طرح آگے بڑھتا ہوا ریمنڈ کے سر پر جا پہنچا تھا۔ پھر انتہائی ہولناک انداز میں اسے مخاطب کرتے ہوئے شیرکوہ کہنے لگا، شیطان کی گماشتی، تو کیا سمجھتا تھا کہ یورپ کے سارے صلیبیوں کو اپنے ساتھ ملا کر تو مسلمانوں کو اپنے سامنے زیر کرے گا؟ خدا کی قسم، تو جس قدر صلیبی اپنے سامنے لے کر آیا ہے اس سے 10 گنا تو اپنے پاس جمع کر لیتا، تب بھی ہم تیری گردن کاٹنے سے نہ ٹلتے۔ اس کے ساتھ ہی شیرکوہ نے اپنی تلوار بلند کی، پھر وہ تلوار اس پر کونجتی ہوئی برف کی طرح گری اور انطاکیہ کے بادشاہ ریمنڈ کا خاتمہ کرتی چلی گئی۔ اس طرح انطاکیہ کے بادشاہ کے مر جانے کے بعد انطاکیہ اور صلیبیوں کے اس متحدہ لشکر کو بدترین شکست ہوئی اور شکست اٹھا کر وہ بھاگ کھڑے ہوئے۔ سلطان نے اپنے پورے لشکر کے ساتھ کچھ دور جا کر ہولناک انداز میں ان کا تعاقب کر کے انہیں نقصان پہنچایا۔ پھر سلطان واپس میدان جنگ میں آ گیا تھا۔ یہاں دشمن کے پڑاؤ کی ہر چیز پر قبضہ کر لیا گیا اور زخمیوں کی مرہم پٹی کا سامان کیا گیا۔ دوسری طرف انطاکیہ والے بھی آرام اور سکون سے نہیں بیٹھے تھے۔ اپنے بادشاہ ریمنڈ کے مر جانے کے بعد انہوں نے اس کے سالار کو اپنا سربراہ بنا لیا اور ریمنڈ کی بیوہ نے اس سے شادی کر لی، اس لیے کہ ریمنڈ کا ایک ہی بیٹا تھا جس کا نام بوہیمنڈ تھا، وہ ابھی نابالغ تھا۔ ریمنڈ کے سالار نے اس کی بیوی سے شادی کرنے کے بعد پھر سلطان نور الدین زنگی سے جنگ کی طرح ڈال دی، لیکن اس جنگ میں بھی سلطان نور الدین زنگی شیرکوہ اور مجددین نے اسے ایسی ہولناک شکست دی کہ صلیبی اور انطاکیہ کے لشکری نہایت بے ترتیبی سے بھاگ کھڑے ہوئے تھے۔ مسلمانوں نے دور تک ان کا تعاقب کیا اور جگہ جگہ ان کی لاشوں کے انبار لگاتے چلے گئے۔ اس خون ریز معرکے میں انطاکیہ کے بڑے بڑے سورما اور یورپ کے بڑے بڑے نامور اور تیغزن اپنی جانوں سے ہاتھ دھو بیٹھے تھے اور ریمنڈ کا وہ سالار جس نے اس کی بیوی سے شادی کرنے کے بعد مسلمانوں سے جنگ کی طرح ڈالی تھی، وہ بھی امور جنگ میں مارا گیا۔ آخر انطاکیہ والوں نے ریمنڈ کے نابالغ بیٹے بوہیمنڈ کو انطاکیہ کے تخت پر بٹھا دیا، لیکن ان دو شکستوں کے بعد انطاکیہ والوں کو سالہ سال نور الدین زنگی کے مقابلے پر آنے کی جرات و جسارت نہ ہو سکی۔ میدان جنگ میں قیام کے دوران ایک روز مجددین سلطان نور الدین زنگی کے خیمے میں داخل ہوا۔ خیمے میں اس وقت صرف سلطان نور الدین زنگی اور امیر الاساکر شیرکوہ بیٹھے ہوئے تھے۔ خیمے میں داخل ہونے کے بعد بڑی عاجزی اور انکساری میں مجددین نے سلطان کو مخاطب کیا، سلطان محترم، آپ نے مجھے طلب کیا۔ سلطان نور الدین زنگی نے اسبات میں گردن ہلائی، फिर हाथ के इशारे से एक नशिस्त पर उसे बैठने के लिए कहा। मुजद्दीन जब बैठ गया तो सवालिया अंदाज में सुल्तान नूरुद्दीन जंगी की तरफ देखने लगा। इस मौके पर सुल्तान ही नहीं, शेरको के चेहरे पर भी हल्की सी मुस्कुराहट खेल रही थी। इस मौके पर मुजद्दीन ने फिर सुल्तान को मुखातिब किया। सुल्तान मोहतरम, लगता है कोई खास बात मेरी जात के गिर्द घूम रही है, वरना आप दोनों के चेहरों पर खेलती मुस्कुराहट आम नहीं हो सकती। सुल्तान मुस्कुरा दिया और कहने लगा, मुजद्दीन, तुम्हारा अंदाजा दुरुस्त है। मैं जानता हूं तुम बड़े जेरत इंसान हो। देखो, पहले तो मुझे और शेरको दोनों को तुमसे शिकायत है, और दूसरे कुछ लोग तुमसे एक खास किस्म की इजाजत मांगते हैं। लम्हा भर के लिए मुजद्दीन सटपटा सा गया था। कहने लगा, सुल्तान मोहतरम, आपको और मोहतरम शेरको को मुझसे शिकायत है। जिंदगी में कोई ऐसा काम तो नहीं किया जिसकी वजह से सुल्तान मोहतरम मुझे निदामत का सामना करना पड़े। ताहम मुझसे अगर कोई गलती सरजद हुई तो मैदान जंग के दौरान अगर मुझसे कोई कोताही हुई हो तो उसके लिए मैं। सुल्तान ने फौरन बोलते हुए मुजद्दीन की बात काट दी और कहने लगा, नहीं मुजद्दीन, ऐसी कोई बात नहीं। जहां तक मैदान जंग का ताल्लुक है, तुम्हारी कारकर्दगी हमेशा शेरकोह की तरह बेमिसाल ही रही। तुमसे शिकायत यह है कि तुम शादी के लिए तैयार हो गई और हमें पता ही नहीं। सुल्तान के इन अल्फाज पर मुजद्दीन मुस्कुरा दिया और कहने लगा, सुल्तान मोहतरम, लगता है शमसुद्दीन और खतलक दोनों आपके पास से होकर गए हैं। सुल्तान मोहतरम, आपका कहना दुरुस्त है, लेकिन इस मौजू पर बात मेरी माँ से उस वक्त हुई जब मैं इस जंग में हिस्सा लेने के लिए दमिश्क से कूच कर रहा था। उसके बाद सुल्तान मोहतरम, वक्त ही नहीं मिला कि आपसे इस मौजू पर गुफ्तगू करता। सुल्तान ने बड़ी फराखदिली का मुजाहिरा करते हुए फिर कहना शुरू किया, तुम्हारा अंदाजा दुरुस्त है, शमसुद्दीन और खतलक दोनों मेरे खैमे में आए थे, शेरकोह मेरे पास ही था। उन्होंने सारी बातें तफसील से बताई और ये बात दुरुस्त है कि दमिश्क से कूच करते वक्त तुम अपनी माँ के सामने शादी के लिए तैयार हुए थे, और वो लड़की खुशकिस्मत है जिसने अजखुद तुम्हारा इंतखाब किया है। उस लड़की की तफसील भी शमसुद्दीन मुझे बताकर गए हैं। ऐसी लड़कियां वाकई इंसान के लिए रहमत बनकर नाजिल होती हैं। मुझे उम्मीद है कि वो लड़की तुम्हारी जिंदगी का सुकून बनकर तुम्हारे घर में दाखिल होगी। मुजद्दीन, ये तो एक मौजू था जिस पर तुमसे गुफ्तगू करना चाहते थे। दूसरा मौजू भी अच्छा है। शमसुद्दीन और खतलक हमारे पास आई, वो चाहते थे कि यहाँ से सीधा हलब जाने के बजाय अर्रुहा से होकर हलब जाने की इजाजत दी जाए। वो इस खदशे का इजहार कर रहे थे कि अगर उन्होंने तुमसे इजाजत मांगी तो तुम उन्हें जाने की इजाजत नहीं दोगी, लिहाजा ये इल्तिमास उन्होंने मुझसे और शेरकोह से की थी। दरअसल वो दोनों भाई अर्रुहा जाकर उस लड़की को खुशखबरी देना चाहते थे जिससे तुम शादी के लिए रजामंद हुए हो, और मेरे ख्याल में उन्हें ऐसा करना चाहिए इसलिए कि शमसुद्दीन मुझे बता रहा था कि वो लड़की तुम्हें चाहने लगी है, तुमसे मोहब्बत करने लगी है, लेकिन तुमने उसे बेगानगी का इजहार किया है। ऐसी सूरत में वो मेरे ख्याल में बड़ी अजियत में दिन गुजार रही होगी। इस बिना पर मैंने शमसुद्दीन और खतलक दोनों को अर्रुहा जाने की इजाजत दे दी। इस सिलसिले में तुम उनसे कोई बातपूछ नहीं करोगे। मुजद्दीन मुस्कुरा दिया और कहने लगा, सुल्तान मोहतरम, जैसा आप चाह रहे हैं ऐसा ही होगा। उसके साथ ही सुल्तान नूरुद्दीन जंगी अपनी जगह पर उठ खड़ा हुआ और कहने लगा, अब तुम दोनों मेरे साथ आओ, लश्कर के कुछ उमूर निपटाने हैं। उसके साथ ही सुल्तान के साथ शेरकोह और मुजद्दीन दोनों खैमे से निकल गए थे। शमसुद्दीन और खतलक एक रोज फिर समरून के दरवाजे पर दस्तक दे रहे थे। दरवाजा कार्लोस ने खोला था। दोनों को उसने खुशामदीद कहा। इतनी देर तक समरून, इजबेल, जमारा, मर्सीना और मिशल भी सहन में निकल आई थी। समरून आगे बढ़कर उनसे मिला, फिर उन दोनों को सब नशीजगाह में ले गए। इस बार गुफ्तगू का आगाज मर्सीना ने किया और शमसुद्दीन की तरफ देखते हुए वो कहने लगी, भाई शमसुद्दीन, इस बार भी आप मेरे ख्याल में यही कहेंगे कि अमीर मुजद्दीन शहर के लश्कर के सालार के साथ कुछ काम निपटाने के लिए चले गए हैं, लिहाजा आप दोनों भाई इधर आए हैं। इस पर शमसुद्दीन ने हल्का सा एक कहकहा लगाया। मर्सीना मेरी बहन, इस बार मामला ऐसा नहीं है। दरअसल हम दोनों भाई ही आए हैं, जबकि हमारा लश्कर इस वक्त यहाँ से बहुत दूर है और भाई लश्कर में सुल्तान के साथ हैं। दरअसल हम एक इंतहाई जरूरी काम के सिलसिले में भाई से इजाजत लेकर इधर आई थी, और मेरी बहन, वो काम आपकी जात के गिर्द घूमता है। शमसुद्दीन की इस गुफ्तगू से सारे चौकन्ने से हो गई थी। समरून की तरफ देखते हुए शमसुद्दीन कहने लगा, मोहतरम समरून, क्या मुझे इजाजत है कि मैं अपनी बहन मसीना से अलहदगी और तन्हाई में कुछ कह सकूं? इस मौके पर मिशेल बोल पड़ी, अलहदगी और तन्हाई में क्यों? क्या हम गैर हैं? जो बात आपने कहनी है यहीं सबकी मौजूदगी में कही, क्या वो कोई ऐसी बात है जो हम सबकी नाराजगी का बाइस हो सकती है? शमसुद्दीन मुस्कुरा दिया और कहने लगा, नहीं ऐसी बात नहीं है, बल्कि वो एक खुशखबरी है जिसे सुनकर सब खुशी और सुकून महसूस करेंगे। शमसुद्दीन की इन बातों से मरसीना अजीब से तजस्सुस में पड़ी हुई थी। जमारा और बाकी लोग भी अजीब तरह उसकी तरफ देख रहे थे। इस बार फैसलाकुन अंदाज में कार्लोस बोल पड़ा, जो कुछ तुम कहना चाहते हो अगर वो हमारी खुशी का बाइस है तो मेरे बेटे सबके सामने कहो। अब तुम इस घर के एक फर्द हो, मरसीना और मिशेल दोनों तुम्हारी बहनें हैं। कहो कि मरसीना के लिए तुम क्या अच्छी खबर लाए हो। इस मौके पर शमसुद्दीन ने अपने पहलू में बैठे खतलक की तरफ देखा। खतलक ने मुस्कुराते हुए जब असबात में गर्दन हिलाई तब मुस्कुराते हुए शमसुद्दीन कह रहा था, दरअसल अच्छी बात यह है कि भाई मुजद्दीदीन मरसीना को अपनी जिंदगी का साथी बनाने के लिए तैयार हो गए हैं। और शमसुद्दीन को रुक जाना पड़ा, इसलिए कि बेपनाह खुशी का इजहार करते हुए समरून ने आगे बढ़कर उसे अपने साथ लिपटा लिया था। फिर वो कहकहे बरसाती आवाज में कह रहा था, शमसुद्दीन मेरे बेटे, तूने ये खबर सुनाकर यूं जानू हम सबसे हमारे सारे गम और दुख छीन कर हमारे दामन और हमारी झोलियां आंसू की और खुशी से भर दी हैं। बेटे, तुम लोगों के जाने के बाद जमारा और मिशेल दोनों बहनें मरसीना की हालत का जायजा लेती रहीं और उसकी हालत से हमें भी आगाह करती रहीं। दरअसल मरसीना हकीकी मनों में बेपनाह अंदाज में अमीर मुजद्दीदीन को चाहने लगी है। कई मौके पर खुद इज़ेबेल ने उसे तन्हाई में इस बिना पर रोते देखा कि अमीर मुजद्दीदीन की तरफ से उसकी मोहब्बत का जवाब मोहब्बत से नहीं मिला। बहरहाल जो खबर तुमने कही यूं जानो इससे हमारे दुख और गम धुल कर रह गए हैं। इस मौके पर शर्मो हया की बाइस मरसीना की गर्दन झुकी हुई थी, ताहम उसका जिस्म कपकपा रहा था। चेहरे पर ऐसा तबस्सुम था जिसे जहदे शिकन कहा जा सकता है। फिर शमसुद्दीन ने मरसीना को चौंका दिया, मरसीना बहन, मैंने आपको इतनी अच्छी खबर दी है, ये यकीनन आपकी खुशी आपके सुकून का बाइस होगी। क्या आप इस खुशी में हम दोनों भाइयों को खाना नहीं खिलाएंगी? बात यह है कि भूख लगी हुई है और फिर हमने यहाँ क्याम नहीं करना। खाना खाने के बाद हम यहाँ से कूच कर जाएंगे। यहाँ क्याम करने की भाई की तरफ से हमें इजाजत नहीं है। मरसीना चुपचाप उठी और फिर भागने के से अंदाज में कमरे से निकल गई। जमारा और मिशेल भी उसके पीछे पीछे बाहर चली गई थी। मतपख में जाकर जमारा ने मरसीना का बाजू पकड़ा, उसे खींचा, फिर अपने साथ लिपटाते हुए कहने लगी, मरसीना मेरी बहन, जो खबर शमसुद्दीन ने आकर दी है यूं जानो उसने हमारी कायनात बदल कर रख दी है। मेरी बहन, अमीर मुजद्दीदीन एक हीरा है जिसे नगीने के तौर पर तुम्हारे हवाले किया जा रहा है। मैं समझती हूँ तुम खुशकिस्मत हो मेरी बहन, अब तुम्हें उसे याद करके तन्हाई में रोना नहीं पड़ेगा। उदासियां बिल्कुल तुम पर वारिद ना हो सकेगी। अब मुझे और मिशेल को एक बार मुस्कुरा कर तो दिखाओ। जवाब में हल्के कहकहे के साथ मरसीना मुस्कुरा दी। फिर तीनों बहनें जल्दी जल्दी खाना तैयार करने लगी थी। खाना उन्होंने नशीजगाह में ही शमसुद्दीन और खतलब को पेश कर दिया। दोनों ने खाना खाया। खाने के बाद वहीं कुछ देर बैठकर उन्होंने सबसे गुफ्तगू की। फिर उनसे इजाजत लेकर वो वहां से कूच कर गए थे।